कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भई उर्ली दिन्छ, सम्हाल्नै गाह्रो भोजन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। रतो हिजो आज बिल्कुल बदलाव छ जिन्दगानी, रतो हिजो आज बिल्कुल बदलाव छ जिन्दगानी, तिमी आयौ अनि साँच्चै प्रभाव छ जिन्दगानी। रतो हिजो आज बिल्कुल बदलाव छ जिन्दगानी, तिमी आयौ अनि साँच्चै प्रभाव छ जिन्दगानी। मैले एक्लै उदासिने कत्ति कत्ति देखेको छु, मेरो साथमा तिमी छौ र ठिकठाक छ जिन्दगानी। तिमी छौरा त प्रिय यो मुटु आरामले चल्ने गर्छ, तिमी छौरा त प्रिय यो मुटु आरामले चल्ने गर्छ, पल भए ओझल भयो भने पल भरे ओझल भयो भने जिन्दगी त्यसै नै गल्ने गर्छ। समय क्रमशः बित्दै गयो, यात्राहरू निरन्तर अगाडि बढि नै रहे। समुद्र भेट्न बेग हानेर बत्तिएको नदी जस्तो जिन्दगी पनि अगाडि बढि नै रह्यो। एक तमासले मान्छेहरू सोध्थे किन अझै एक्लो, म भनिदिन्थे मैले जिन्दगीलाई स्वतन्त्र छाडिदिएको छु, थाहा छैन किन यो एक्लो। कोही सोध्थे आफ्नै जिन्दगीलाई स्वतन्त्र छाडिदिएको छु भन्न मिल्छ, आफू र जिन्दगी पनि फरक कुरा हो र, हो नि किन नहुनु, म भन्थे म व्यक्ति हुँ र मैले बाँचेको समय चाहिँ मेरो जिन्दगी हो, मैले कहिल्यै पनि जिन्दगी यसरी बाँच्छु भनेर बाँचिन, बरु जसरी जिन्दगी अगाडि बढ्दै गयो यसलाई त्यसरी नै स्वीकारे मात्रै मैले, हो स्वीकारे मात्रै, यो त आफ्नै गतिमा अघि बढिरह्यो, यसर्थ मैले मेरो जिन्दगीलाई स्वतन्त्र छाडिदिए। उनीहरू अवाक हुन्थे अनि थोरै बुझे जस्तो र धेरै नबुझे जस्तो गरी फेरि जिज्ञासा राख्थे, अनि जिन्दगीलाई यसरी निष्फेक्री छोडिदिएर पनि हुन्छ र, दुर्घटना भइहाल्छ नि। म भन्थे के जिन्दगी घोडा हो र लगाम लगाउनलाई, कि कुनै व्यापारीको बही खाता हो नाफा नोक्सान लेखाजोखा गर्न। म त मनमौजी मान्छे, जसरी अघि बढ्छ जिन्दगी उसै गरी बाँचिदिन्छु। याद राख्नु मान्छे हिँडे पनि नहिँडे पनि बाटो त्यही रहिरहन्छ, जारहरू पलाउलान् पत्करहरू थुप्रिएलान् तर बाटो भने त्यही रहिरहन्छ त्यो कतै जाँदैन सायद मैले मेरो एक्लोपन प्रति सन्तुष्टि जनाएको आशय बुझ्न यी बिम्बहरू कठिन हुन्थे उनीहरूलाई र त सिधा साधा प्रश्न सोध्थे अनि बिहे नगरिकन चल्छ त जिन्दगी म फेस हाँस्दै भनिदिन्थे हेर्दै जाउँ कतिन्जेल चल्छ अहिलेसम्म चलेकै छ हो यसरी टुङ्गिन्थे अक्सर वार्तालापहरू जवाफमा मैले भने जस्तै यसै गरी चल्यो जिन्दगी केही वर्षहरू यसै गरी चलिरह्यो पनि तर जिन्दगीले एउटा मोडमा तिमीसँग भेटाइदियो अनि तिमी र म मिलेर हामी भयौं जिन्दगीलाई फेरि पनि स्वतन्त्र छाडिदिए मैले अनि पहिले झैं यसले निम्त्याएको अवस्थालाई सहर्ष स्वीकारे एउटा बलियो सम्बन्धको घर हौला सधैँभरलाई मायाको त खानी हौला सागर हौला सधैँभरलाई एउटा बलियो सम्बन्धको घर हौला सधैँभरलाई मायाको त खानी हौला सागर हौला सधैँभरलाई केही गल्ती मेरा होलान् अनि केही तिम्रा पनि सबै भुली एक अर्काको भर हौला सधैँभरलाई माया भएर फैलिदिनु मनको हरे कुनाहरूमा माया भएर फैलिदिनु मनको हरे कुनाहरूमा शीत बनेर झरिदिनु मनको हरियो मुनाहरूमा तिमी तिमी म त एक्लै हिँडिरहेको मान्छे एक्लोपनको अनुभव बग्रेल्ती सङ्गाली हिँडेको मान्छे जब तिमी आयौ सँगै केही अनौठा अनौठा अनुभवहरू पनि आयो जिन्दगीमा वर्षौंदेखि परिचित कोही मान्छे सधैँभरलाई एउटै छानोमुनि मैसँग बस्ने गरी आए जस्तो लाग्यो हो वर्षौंदेखि परिचित कोही मान्छे तिमी नयाँ त थियौ मेरो जिन्दगीमा तर अपरिचित जस्तो भने लाग्दै लागेन मलाई नयाँ हुनु र अपरिचित हुनु अलि भिन्दै भिन्दै कुराहरू रहेछन् थाहा छैन किन यस्तो महसुस गरे मैले तर मलाई लाग्यो यस्तै सुने थिए केही सम्बन्धहरू पहिले नै गाँसिएका हुन्छन् हामी त्यसलाई नवीकरण मात्रै गरिरहन्छौँ सायद त्यस्तै पो भयो कि हाम्रो सम्बन्ध पनि न पो अघिल्ला जुनीहरूमै सयौं जुनीसम्म पनि सँगै हुने भनेर प्रण गरिसकेका पो थियौँ कि हामीले मनको तर्क नान हो यस्तो पनि त सोचिदिन्छ नि आखिर भावनात्मक कुरा न हो यी सब तर व्यवहारिकतामा आउने हो भने यति बेला मैले भन्नै पर्छ जिन्दगीको यहाँसम्मको यात्रा आफ्नै तरिकाले बाँचेका हामी दुई अब एकै ठाउँमा गाभिनु भनेको चुनौतीहरूको श्रृङ्खला स्वीकार्न तयार हुनु पनि हो हाम्रा अनेकन स्वभावहरू होलान् एकको अर्कालाई मन नपर्ने अनेकन रुचिहरू होलान् एकको अर्कालाई सही नहुने अनि होलान् अनेकन अनेकन व्यवहारहरू जस जुन एउटाको अर्कोलाई फिटिक्कै सही नहोला पनि फेरि पनि सबै सबै स्वीकार्नु त छँदैछ हामीले आखिर यो विवाह भनेको एक खाले सम्झौता पनि त हो सम्झौता नै त हो जीवन साथी भन्ने साइनो खास हुनुपर्छ भन्छन् सधैँ माया पाइरहने आश हुनुपर्छ भन्छन् जीवन साथी भन्ने साइनो खास हुनुपर्छ भन्छन् सधैँ माया पाइरहने आश हुनुपर्छ भन्छन् दुई मुटु एक भयौ जिन्दगीको यो मोडबाट सधैँ यस्तै कायम राख्ने विश्वास हुनुपर्छ भन्छन् प्रिय यो मुटु आरामले चल्ने गर्छ तिमी छौ र यसै कारण आराम भाछ जिन्दगी यो, तिमी छौ र यसै कारण आराम भाछ जिन्दगी यो, मस्जिद गुम्बा चर्च यही चारधाम भाछ जिन्दगी यो, तिमी छौ र यसै कारण आराम भाछ जिन्दगी यो, मस्जिद गुम्बा चर्च यही चारधाम भाछ जिन्दगी यो, देख्नेहरू ईर्ष्या गर्छन्, बुझ्नेहरू डाहा गर्छन्, हाँसो खुसी सबै सबै तमाम भाछ जिन्दगी यो। सीआईएनमा सोमबार यसै बेला आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ, एकान्तमा एक्लै हुँदा सुन्ने गर्छन् सबै, बहकिने मन हो यो, मन बहकाउँछ। प्रेम गर्नेहरूले प्रेम गरेको एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै मन जोडिएको तपाईँ, कतै मन तोडिएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। यो चिसो रातमा अध्याराहरूको बुई चढेर टुप्लक्क आइपुगे सारथी सुनिल राज भारतसँगै। खै कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, लेख चढ्दै हुनुहुन्छ कि बेसी झर्दै हुनुहुन्छ? म त आएँ, अब एकछिन सँगै बसी बात मारौँ, विश्वासमा छु तपाईँ मेरो नजिक सर्दै हुनुहुन्छ। नमस्कार, सुस्वागतम। यो मन ओछ्याएर त्यो मनलाई स्वागत गरे आज पनि सामुदायिक सूचना नेटवर्क सीआईएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मनको अर्को नयाँ एउटा श्रृङ्खलामा आइपुगिसकेका छौँ। सिसा पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत, वारिपट्टि छु महावीर विश्वकर्मा, अनि हुनुहुन्छ तपाईँ छेवैमा रेडियोको नजिक, कतै इयरफोन कानमा लगाएर मोबाइलबाट सुनिरहनु भएको होला, कतै इन्टरनेटको प्रयोग गरेर सुनिरहनु भएको होला, कतै रेडियो छेउमै राखेर सुनिरहनु भएको होला, ओछ्यानभित्र स्त्रिएर सुनिरहनु भएको छ, या पढ्दा पढ्दै सुनिरहनु भएको छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, एकैछिन बस्नेछौँ। यो छोटो समय सकेसम्म मिठो पनि बनाऊ भन्ने चाहिँ प्रयत्न हो, हेरौँ के हुन्छ थाहा छैन। सुन्दा सुन्दै निदाउनु हुनेछ तपाईँ सबै, त्यो चाहिँ अहिले नै आशंका पनि व्यक्त गरेँ मैले, त्यो छोटो समय हेरौँ के हुन्छ। यदि हिजो अरूसँगै आफ्नो प्रेम सम्बन्ध थियो र त्यो टुङ्गियो पनि, सुन्नुहोस् है, यदि हिजो कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो त्यो टुङ्गियो, त्यो त्यतै सकियो, अनि अब अहिले अर्कैसँग विवाह हुन लागेको छ भने अहिले विवाह हुन लागेको व्यक्तिलाई चाहिँ त्यो हिजोको सम्बन्धबारे बताउनु आवश्यक छ कि छैन, आज हामी यो विषयमा कुरा गर्छौँ। प्राय यो मङ्सिर महिनाभरि विवाहसँग जोडेरै हामी कुरा गर्छौँ र अलि महत्त्वपूर्ण जस्तो पनि लाग्यो यो विषय। हिजोको प्रेम सम्बन्ध आफ्नो कुनै व्यक्तिसँग थियो र त्यो सकियो भने अब घरजम हुन लागिरहेको व्यक्तिलाई हिजोको प्रेम सम्बन्धको बारेमा बताउनु आवश्यक होला कि नहोला? महिला साथीहरू 0152-60-646 नम्बर प्रयोग गरेर आउनुहोला, पुरुष साथीहरू 0152-60-671 नम्बर प्रयोग गरेर आउनुहोला, अनि यौनिक तथा अल्पसंख्यक समुदायका साथीहरू 2 नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। फेसबुकमा आज बिहान मैले यो स्ट्याटस राखेपछि 287 कमेन्ट प्राप्त भएका छन् र यसैको आधारमा पनि मैले अनुमान लगाएको छु कि यो कतिको महत्त्वपूर्ण विषय हो भनेर। तीमध्ये केही विचारहरू त म तपाईँको लिनेछु कार्यक्रममा, हेरौँ कतिजनाको विचार लिन सक्छु। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हेलो, हेलो, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? दाजु, म बैतडीको मेलौरीदेखि हुँदै म बिपिन विष्ट। ए बिपिनजी, आजको विषयको बारेमा तपाईँको विचार राख्नुहोस्। दाइ, अब भर्खर मात्रै सुनेको, म फोन लाउने थिएँ अनि आजको विषय भनिदिनुहोस्। ए हुन्छ, यदि हिजो अरूसँगै आफ्नो प्रेम सम्बन्ध थियो र त्यो सकियो भने अब विवाह हुन लागेको अर्को जो व्यक्ति छ उसलाई हिजोको सम्बन्धको बारेमा बताउन आवश्यक हुन्छ कि हुँदैन? हजुर, त एकैछिन भनिदिनुहोस् न, हजुरको आवाजले सुनिन। ए है, हिजोको प्रेम सम्बन्धको बारेमा अब विवाह हुन खोजेको व्यक्तिलाई त्यो बताउन आवश्यक छ कि छैन भन्ने विषयमा। हेलो हजुर दाइ, अब यस्तो अब प्रेमको सम्बन्ध भन्नु, अब माया प्रेमको सम्बन्ध एकदमै हुन्छ है, अब यो मैसुर महिना पनि चलिरहेछ अनि बिहे गर्नु एकदमै ठिक छ भन्छु भाइ। धन्यवाद तपाईँसँग छुट्यौँ ल, विषयसँग सम्बन्धित तपाईँको आएन जवाब चाहिँ। म केही विचारहरू लिन्छु यहाँ। सबैभन्दा पहिले मैले विचार लिएको छु कुमार गुरुङ, जो बहकिने मनको तपाईँले सुरुमा सुन्नुहुन्छ गीत, कहिले समतल सागर भई रहिदिन्छ, कहिले छागर कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो भजन बहकिने मन। यो गीत गाउने गायक कुमार गुरुङ, यो विषयमा उहाँले विचार लेख्नु भएको छ फेसबुक पेजमै। प्रेम सम्बन्धलाई बताउन आवश्यक म देख्दिनँ, कारण त्यो कुनै सामाजिक सम्बन्ध होइन, आकर्षणले बनाएको सम्बन्ध मात्रै हो। विवाह भनेको सामाजिकीकरण हुनु हो। यदि पहिलो विवाह सम्बन्ध बिग्रिएर दोस्रो विवाह गर्दैछ भने त्यो वैवाहिक सम्बन्धको बारेमा भने बताउनु आवश्यक हुन्छ, भनेको प्रेम सम्बन्धको बारेमा चाहिँ बताउनु पर्दैन भन्ने उहाँले विचार राख्नु भयो। म साथीहरूको प्रतिक्रियातर्फ लाग्छु। पवित्र कुमार वीरेन्द्रनगर सुर्खेतका हुनुहुन्छ। विवाह त दुई मुटुको मिलन हो, जहाँ एकले अर्कोलाई आफ्ना हरेक कुरा सहजै बताउन सक्नुपर्छ। श्रीमान श्रीमती बीचको सम्बन्धलाई सधैँ उत्कृष्ट बनाउनका लागि मेरो विचारमा लुकाउनु पर्छ जस्तो लाग्दैन भनेर उहाँले लेख्नु भएको छ। यसै गरी गोमा हमालको विचार छ, बितेको कुराहरू बताउन आवश्यक नै छ भन्नु छैन, सबै सबैको विचार पनि त एउटै हुँदैन, कतिपयले सकारात्मक सोच्नुहुन्छ त कतिपयले नकारात्मक, जसले गर्दा सम्बन्ध राम्रो हुन सक्छ नराम्रो पनि हुन सक्छ। त्यसैले मेरो विचारमा व्यक्तिको विचारलाई बुझेर बताउनु बेस। प्रदीप रिचाल भन्नुहुन्छ, बताउन आवश्यक छैन किनकि बितेका कुराले वैवाहिक जीवनमा भविष्यमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले आफ्नो बितेका कुरा कसैलाई पनि नबताइकन उसँग वैवाहिक जीवनमा बाँधिनु राम्रो हुन्छ। उक्त सम्बन्धले जिन्दगीभर साथ दिन सक्छ, यदि उसले आफ्नो विगत बताउने हो भने पछि त्यही कुरालाई लिएर घरमा वाद विवाद हुन सक्छ, सम्बन्ध विच्छेदको स्थितिमा पुगिन्छ भनेर पनि लेख्नु भएको छ। म शिशिर घिमिरेको विचार अघि सार्छु। गुल्मी हाल काठमाडौँ, बताउनु पर्छ जस्तो लाग्छ मलाई, किनकि बिहे भइसकेपछि थाहा हुँदा सम्बन्ध बिग्रन सक्ने हुँदा पहिले नै भन्ने हो भने विवाह होला नहोला त्यो उसको खुसीको कुरा भयो, तर विवाहपछि सम्बन्ध बिग्रिने अवस्था हुँदैन भनेर। मनोज गिरीको विचार छ, आवश्यक मात्र होइन अत्यावश्यक छ, किनकि थाहा हुँदाहुँदै सम्बन्ध स्थापित भयो भने दिगो हुन जान्छ, यदि बताइएन भने संख्या उपसंख्याले सम्बन्ध विच्छेदको अवस्था निम्ताउन सक्छ भविष्यमा, कुनै न कुनै दिन आखिर त्यो पर्दाफाश हुन्छ नै भनेर। भक्त विष्ट दैलेख सात तलाका मित्र हुनुहुन्छ, बताउन आवश्यक किनकि यो संसारमा निर्जीव वस्तुलाई त मानिसले प्रेम गर्छ भने मानिसले मानिसलाई प्रेम गर्नु कुनै अनर्थ होइन, यद्यपि ऊ पनि मानिस हो उसले बुझ्छ, यदि त्यो भनिएन भने शङ्काको डोरी अजीब हुन्छ भनेर। माधव ढकालको विचार छ, मसँग यसको कुनै जवाब छैन, बताऊ न त हुने होला बताउ कि हुनेवालासँग सम्बन्ध बिग्रने भन्ने डर, नबताउ पछि थाहा पाउने हो कि भन्ने डर भनेर लेख्नु भएको छ। म यो विषयमा एकछिनमा आउँछु, कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो हेलो, अलिक गाह्रो भयो, केही समय बाँकी छ सुनिल, हामी बढी प्रतिक्रियाहरू नै पढौँ ल फेसबुकको, फोनका साथीहरूसँग आज कुरा नगरौँ, दुईवटा फोन लिने प्रयास गरौँ, त्यो सफल हुन सकेन, त्यसैले फोन नगर्नु होला, म केही प्रतिक्रियाहरू मात्र पढ्छु, लगभग चार मिनट पनि बाँकी छैन हामीसँग। सुनिल राणा मगर शिशिर लेख्नुहुन्छ, ती दुई भोलिका एउटै सिक्काका दुई पाटा हुन्, एउटा पाटा नभए अर्को सम्भव हुँदैन, पहिलो प्रेम सम्बन्ध बिहेपछि थाहा हुन गयो भने त्यो व्यक्ति झुटो र अविश्वासको पाटा ठहरिन सक्छ, जसले गर्दा दाम्पत्य सम्बन्धमा फाटो आउन सक्छ, यसो हुनुभन्दा पहिले भने सहजता हुन्छ तर भन्ने तरिकामा फरक पर्छ भनेर। यसै गरी लेख्नु भएको छ अर्को साथी सेपो सेपक चामलिङले, सम्बन्ध समझदारी र विश्वासिलो बनाउनु छ भने पहिले कुरा एक आपसमा सेयर गर्नु जरुरी छ, विवाह भनेको जीवनभरिको साइन हो, त्यसैले विगतका गल्तीलाई महसुस गरी जीवन र सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउनु पर्छ भनेर। यति गरी म अरू विचारहरू लिँदैछु। भरत विकट डोटी दिपालबाट हुनुहुन्छ, यहाँ दुई पक्ष छ, श्रीमान र श्रीमती। यदि श्रीमतीले विगतको कुरा खोल्दा यो पुरुषवादी समाजमा अपहेलना गर्ने गरिन्छ, पुरुषले कुरा खोल्दा केही भनिन्न, मेरो विचारमा विगतका तिता मिठा कार्यहरू सम्झिनुभन्दा वास्तविकतालाई अँगाल्नु नै बेस हुन्छ भनेर। बासु खनालको विचार छ, आफ्नो जीवनसाथी भनेको यस्तो साथी हो जुन एक अर्कालाई लुकाउनु पर्ने कुनै कुरा हुँदैन, वा भनौँ भन्न बाँकी कुनै आफ्ना कुरा हुँदैन, जहाँसम्म यो पुरानो आफ्नो सम्बन्धको कुरा छ, यदि आगामी दिनमा सफल दाम्पत्य जीवन बिताउनु छ भने आफ्नो हुनेवाला लाई सबै बताउनु पर्ने आवश्यकता हुन्छ, जसबाट एकअर्काप्रति विश्वास बढ्छ। यसै गरी विचार नै लिन्छु म यहाँ, मेरो हातमा यतिखेर अर्को विचार छ थापा ऋतु राणाको, कुरा बुझिदिने जीवनसाथी छ भने र एकअर्कामा विश्वास छ भने भन्दा केही फरक नपर्ला। यसै गरी कुँवर विमला लेख्नुहुन्छ, बुझाउनु पर्छ आफ्नो विगत अरूको मुखबाट बढाएर या घटाएर नभन्दै विगत प्रष्ट पार्नुपर्छ, ताकि पछिका सम्बन्धमा कुनै अवरोध नआओस्। यसै गरी श्याम चौधरीको विचार छ, विवाह दुई मुटुको पवित्र बन्धन हो, पवित्र बन्धनमा कुनै पनि गोप्य कुरा हुनु हुँदैन, आजको समयमा कुरा लुकाएर नभनेर समस्या निम्त्याउनु हो भविष्यमा, त्यसैले भन्नु राम्रो लेख्नु भएको छ। रिना छेत्रीको विचार छ, आवश्यक छ भन्नु, विवाह भइसकेपछि श्रीमानले त्यो कुरा या श्रीमतीले त्यो कुरा अरूबाट सुन्दा झन् नराम्रो पर्छ, त्यसैले अरूबाट सुन्नुभन्दा त्यो कुरा आफैले भन्दा ठिक भनेर। झलक भट्टको विचार छ, मेरो विचारमा बताउनु नै राम्रो लाग्छ, यस अर्थमा कि हिजोको प्रेम भोलि जीवन बर्बादीको कारण नबनोस् भनेर देख्नुभएको छ। उन्नति मगरको विचार छ, बितेका कुराहरू दुवैजनालाई थाहा हुनुपर्छ, किनकि पछि पनि अरूले भन्ने बेलामा असजिलो महसुस हुँदैन। गरिमा भट्टराईको विचार छ, आवश्यक छ, यसकारण कि बन्धनमा बाँधिन लागेको व्यक्तिसँग बन्धनमा काँचिसकेपछि त्यही पहिलेको प्रेम सम्बन्धको कारणले मनमुटाप नहोस् भनेर। यसै गरी अनु राई स्याङ्बोको विचार छ, मलाई लाग्छ कि जीवनमा विगत नहुने मान्छे सायदै कमै होलान्, पछि गएर अरू कसै मार्फत सुन्नुभन्दा आफैले त्यस्तो विगतका सम्बन्ध साँटासाँट गरे विश्वास र भरोसा झनै बढ्छ होला जस्तो लाग्छ, यो लेख्नु भएको छ विचार। यसै गरी अर्को एकजना साथीको विचार म लिन्छु, ऋषि कुमार अर्यालको, त्यो बताउनु आवश्यक छैन किनभने हिजोको सम्बन्ध टुङ्गिसकेर नयाँ सम्बन्ध गाँसिन लागेको हुँदा वर्तमानमा सम्बन्ध स्थापित हुन लागेको व्यक्तिलाई हिजोको सम्बन्धका बारेमा बताउँदा उसको मनमा आफूप्रति सदैव शङ्काको दृष्टि रहन सक्छ र जुन किसिमको सम्बन्ध आफूले स्थापित हुन प्रयास गरेको हो त्यस्तो नहुने सम्भावना अधिक रहन्छ भनेर लेख्नु भएको छ। म अरू विचारहरू चाहिँ लिन नभ्याउने अवस्थामा आइपुगेँ, एकदमै थोरै समय र त्यसमध्येमा पनि अलि हतार हतार पर्दा पनि भ्याइएन। यदि हिजो अरू कसैसँग प्रेम सम्बन्ध थियो त्यो त्यत्तिकै सकियो, प्रेम नै सकियो नभनौँ, त्यो सम्बन्ध सकियो र अब चाहिँ अरू कसैसँग वैवाहिक जीवनमा बाँधिन खोजिँदैछ भने हिजोको त्यो प्रेम सम्बन्धको बारेमा बताउन आवश्यक छ कि छैन, यो विषयमा तपाईँको विचार लियौँ, यो विषयमा कार्यक्रममा कुरा गऱ्यौँ। मलाई लागेको चाहिँ के भने त्यो कसरी बताउने भन्ने चाहिँ एउटा फरक कुरा होला, तर बताउनु चाहिँ पर्छ किनकि अहिलेको बेलामा म लुकाएर राख्छु भनेर त्यो सम्भव पनि छैन र त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ श्रीमान श्रीमती भनेको यस्तो सम्बन्ध हो जहाँ एकले अर्कोलाई लुकाउनु पर्ने त्यस्तो कुनै कुरा नै हुनुहुँदैन, त्यसैले यो एउटा मान्यता रहनुपर्छ। र अर्को चाहिँ त्यो बताउने चाहिँ कसरी भन्ने कुरा अलि महत्त्वपूर्ण हुन्छ, फेरि यस्तोमा चाहिँ अलिकति चलाखी पनि गर्नुपर्छ जस्तो लाग्छ, भएभरको सबै एकदम इमान्दार जस्तो बनेर होला, इमान्दारिता देखाउनु मन लाग्ला, तर त्यो इमान्दारिता बनेर भएभरको कुन हदसम्म सम्बन्ध अगाडि बढेको थियो त्यो सबै बताइरहने हो भने त्यो सम्बन्ध अगाडि नबढ्ला, जोसँग विवाह गर्न खोज्दैछौँ हामी उसले नराम्रो ठान्ला या ठिकै छ भने पनि पछि मनमा त्यो कुरा रहिरहला, त्यसैले पनि त्यो विषयलाई कतिको सामान्यकरण गरेर बताउने हो, हिजो कसैसँग म प्रेम गर्थेँ, सामान्य सम्बन्ध थियो, अब त्यति लामो पनि गएन, निकै छोटोमै गयो, एकअर्कालाई त्यति वास्ता नदिने समय हुन्थेन, हामी आफ्नो भविष्यप्रति नै केन्द्रित थियौँ, यस्तै यस्तै कुराहरूले, या म कसैसँग प्रेम गर्थेँ तर त्यो पुरा भएन भन्ने तरिकाले चाहिँ उसको व्यक्तिको बारेमा सबै परिचय नदिएर एउटा व्यक्ति थियो भनेर मात्रै यसरी बताउँदा चाहिँ बढी उपयुक्त होला। मैले चाहँदा चाहँदै पनि धेरै कुरा तपाईँसँग गर्न भ्याइनँ, समयले अब बिदा माग्नुपर्ने त्यो बाध्यता दिइसकेको छ। आजको विषयमा आफ्नो विचार म मुक्तकमा राख्दै म महावीर विश्वकर्मा अर्को श्रृङ्खलासम्मको लागि सुनिल राज भारतजी र तपाईँ सबैलाई आभार व्यक्त गर्दै अर्को श्रृङ्खलासम्मको लागि छुटिन्छु। झ्वाट्टै भनिहाल्नुहुन्न सम्झाएर भन्नुपर्छ, सामान्य हो जस्तो गरी बनाएर भन्नुपर्छ। झ्वाट्टै भनिहाल्नुहुन्न सम्झाएर भन्नुपर्छ, सामान्य हो जस्तो गरी बनाएर भन्नुपर्छ। पछि थाहा भयो भने सम्बन्ध नै सकिएला, लुकाउन हुन्न बरु मिलाएर भन्नुपर्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। हाम्रो जिन्दगानी एकै रथका दुई पन्ध्र हाम्रो जिन्दगानी हो तिमी आगो बनु भने म बनुला पानी तिमी आगो बनु भने म बनुला पानी कसरी तिमी उदाउनु हो अधेरी माझो नसरी तिमी उदाउनु कहिले काही मरे साहे तिमी फकाउनु तिमी फकाउनु छाड़ी देऊ अब तिमी शंका करने बारी हो छाड़ी देऊ अब तिमी शंका करने बारी ओ तिमी आगो बनू भने म बनूला पानी आगो बनू भने म बनूला पानी पानी